پھر فرمایا اے یکم منکم اشرون صابرون یغلبو مئتین، اگر ہوں گے تم میں سے 20 صبر کرنے والے تو غالب آ جائیں گے 200 پر. صابرون سے مراد کیا ہے؟ کمیٹڈ لوگ، جم جانے والے، مستقل مزاج، جو تھوڑی سی پریشانی آنے پر میدان جنگ سے بھاگ نہ نکلیں، جو ہر حال میں، یعنی جو ایک ڈیسیژن لے پھر ہر حال میں اس پر قائم رہیں، خواہ حالات ان کی مرضی کے مطابق ہو یا مرضی کے خلاف جائیں، خواہ کوئی ان کی تعریف کرے، خواہ کوئی ان پہ تنقید کرے، خواہ کوئی ان کی مدد کرے، خواہ کوئی ان کو تنہا چھوڑ جائے. اس سے مراد وہ لوگ نہیں جو روز روز اپنے فیصلے بدل لیں، وہ شرائط عائد کرنے والے نہیں. اگر تو مجھے اس راستے میں یہ سہولت مل گئی تو میں کام کروں گا، اور اگر یہ نہیں ملے گی تو میں کام نہیں کروں گا. نہیں. صحابہ کرام کا حال آپ نے سنا، جب جنگ بدر میں نکلے تھے تو کیا تھا ان کے پاس؟ کوئی ڈھنگ کا اسلحہ نہیں تھا. اب وہ کہتے کہ اللہ کے رسول صلی اللہ علیہ وسلم، اگر آپ تو ہمیں اسلحہ دیتے ہیں تو ہم چلتے ہیں، نہیں تو ہم بیٹھے ہیں، ہم کو اپنے آپ کو مرانے جائیں، ہمیں آپ کہاں لے کے جا رہے ہیں؟ یہ نہیں کہا. تو صابرون وہ لوگ ہوتے ہیں جو ہر طرح کے ناپسندیدہ ناگوار حالات میں اپنے مشن پر جمے رہیں، کمیٹڈ. دنیا ادھر کی ادھر ہو جائے، مجھے اپنا کام نہیں چھوڑنا، اس راہ میں میرا مال جائے یا میری جان جائے یا میری کوئی بھی پسندیدہ چیز جائے تو جائے. ایسے ہی لوگ دراصل دین کی قوت اور غلبے اور عزت کا سامان بنتے ہیں. اِن یکم منکم عشرون صابرون یغلبوا مئتین، 20 ہوں گے تو 200 کا مقابلہ کرنے کو کافی ہو جائیں گے. 20 اور 200 کی پھر نسبت کیا ہوگی؟ 1 اور 10، یعنی 1 10 کے مقابلے پہ بھاری. وَإِن يَكُم مِّنكُم مِئَةٌ، اگر ہوں گے تم میں سے 100، يَغْلِبُوا أَلْفًا، غالب آ جائیں گے 1000 پر. من الذين كفروا، ان لوگوں میں سے جنہوں نے کفر کیا. بِأَنَّهُمْ، کیونکہ وہ قوم ایسی قوم ہے، لا يفقهون، جو سمجھتے نہیں، شرط دواب جو ہیں، لا يفقهون، سمجھ بوجھ سے کام نہیں لیتے. یعنی تمہارے ثابت قدمی سے لڑنے والے مجاہد 200 پر اور 100,000 پہ غالب رہیں گے، اور دشمن زیادہ ہے اور پھر بھی وہ کمزور ہے. کیوں؟ فرق کس چیز کا یہاں بتایا جا رہا ہے؟ جسمانی قوت کا نہیں بتایا جا رہا، فقہ کا بتایا جا رہا ہے. ہم لا يفقهون، وہ فقہ نہیں رکھتے. فقہ کیا چیز ہوتی ہے؟ روز آپ دعا مانگتے ہیں، اللہم فقہنا فی الدین، میرا نہیں خیال آپ سمجھ کے مانگتے ہیں. فقہ کا لفظی مطلب ہوتا ہے سمجھ، اس سے مراد وہ بصیرت اور شعور ہے جو ایمان کے نتیجے میں حاصل ہوتا ہے. وہ بصیرت اور شعور جو ایمان کے نتیجے میں ملتا ہے، اس سے مراد عام علم نہیں ہے. یعنی اللہ تعالیٰ پر ایمان کا ہونا اور نہ ہونا ایک بہت بڑا فرق ہے. اتنا ہی فرق ہے جیسے اندھیرے اور روشنی کا فرق ہوتا ہے. آپ یوں سمجھیں کہ ایک شخص جب ایمان لاتا ہے تو گویا ایک بلب جل اٹھتا ہے. اب اندھیرے کمرے میں جب ایک بلب جلتا ہے تو کیا ہوتا ہے؟ ایمان کی مثال ایسے ہی ہے جیسے ایک اندھیرے کمرے میں ایک بلب کا جل اٹھنا، جب وہ جلتا ہے تو پورے کمرے میں روشنی ہو جاتی اور ہر چیز صاف نظر آنے لگتی. جیسے لائٹ کا آنا اور جانا دو بڑی مختلف چیزیں، اچھے برے کا فرق پہچانا جانے لگتا ہے، ہر چیز واضح طور پر نظر آنے لگتی. ایمان والوں کو زندگی کی حقیقت اور آخرت کی زندگی اور زندگی کا جو اصل مفہوم ہے وہ سمجھ میں آنے لگتا ہے. پھر ان کی پرائرٹیز اس کے مطابق तय होती हैं। इसलिए उनके अंदर अददी कुव्वत या जिस्मानी कुव्वत या असले की कुव्वत की कमी ईमानी कुव्वत पूरी किया करती है। इसलिए वो तादाद या अदद में कम भी हो तो फिर भी वो बरतर रहते हैं, और ये चीज तजुर्बा साबित करता है, हमेशा से तारीफ इस पर गवाह है। और आम जिंदगी में भी आप देखें कि अगर किसी भी इदारे के अंदर किसी भी जगह पर चंद एक कमिटेड लोग भी हों तो पूरी की पूरी तारीख बदल जाती। अब कायदे आजम के बारे में आप सबने पढ़ा है, किस कदर उनके अंदर कमिटमेंट थी, किस कदर उनके अंदर अज़्म था, इस्तिक़लाल था। उनकी जिस्मानी हालत क्या थी मालूम है आपको? डॉक्टर्स को पता चल चुका था कि अब ये थोड़े ही अरसे के मेहमान हैं, लेकिन इसके बावजूद वो अज़्म का पहाड़ थे। अगर लोगों को पता चल जाता कि वो अंदर से कितने कमजोर हो चुके हैं तो शायद फैसले में तब्दीली हो जाती या पोस्टपोन कर दिया जाता और तारीख का रुख शायद कुछ और होता। तो एक एक शख्स का जो अज़्म और कमिटमेंट होती है वो तारीख का रुख मोड़ती है। हम मुसलमानों की अब मुश्किल ये है कि हम जबानी बातें बहुत करते हैं लेकिन अमली तौर पर कमिटमेंट नहीं करते। कुरान पढ़ते हैं तो बड़े बड़े मंसूबे बनाते हैं, जब कोर्स खत्म हो जाता है तो घर में जाकर फिर सोचते हैं, शोहर ही इजाजत नहीं देते, अब कैसे निकले कुछ करने को। तो मैं हमेशा उनसे पूछती हूँ कि शोहर ने पढ़ने की इजाजत कैसे दे दी थी? जो साल मशक्कतों भरा था उसमें अगर कोऑपरेशन हुई तो बाद में भी हो सकती है। बात यह है कि जब तक हम कुरान पढ़ते हैं तो हम हर एक मुखालफत का मुकाबला कर लेते हैं, और जब ये जाता है हाथ से तो फिर हम चूंकि ईमानी तौर पर कमजोर पड़ते हैं इसलिए फिर बहुत से बहाने जमा हो जाते हैं और काम छोड़ देते हैं। अल्लामा इकबाल का शेर किसी ने भेजा है, ये मिसरा काश नक्श हर दरो दीवार हो जाए, जिसे जीना हो मरने के लिए तैयार हो जाए। बिल्कुल, जिंदगी इसी में ही है, जीना चाहते हैं तो मरने की तैयारी रखें। हा? और यही चीज यफ़क़हून में से है, यानी ये असल समझबूझ और गहरी बसीरत और शऊर और नफे नुकसान का असल मेयार जिसके सामने है वही काम कर सकता है। जब हम नफा नुकसान की छोटी छोटी बातें सोचने लगते हैं, वो आज हमारे नौकर ने वो मेरा डिनर सेट का फलाना बर्तन तोड़ दिया, ये सब इस वजह से हुआ कि मैं रोज जो घर से निकल जाती हूँ, इतने सालों में नहीं टूटा था अब इस साल में ये नुकसान हो गया तो इसलिए बेहतर है कि मैं जाना ही छोड़ दूँ, कैसे मंगा के घर पे पढ़ लेती हूँ, पढ़ना ही है ना। तो जब हमारे नफा नुकसान के मेयार ये ठहरे कि पसंदीदा डिनर सेट में से कुछ टूट जाए और हम अपनी जिंदगी का प्लान बदल डालें और अपने अज़्म इरादे तोड़ बैठे, एक शीशे का ग्लास टूटने पे मसलन, तो जिन लोगों की कमिटमेंट सिर्फ इतनी हो या किसी की एक बात सुन के अपने सारे इरादे खत्म कर दें, फिर वो तो दीन का कुछ काम नहीं कर सकते, वो तो उम्मत की इज्जत और सरफराजी के लिए कुछ नहीं कर सकते। तो जब तक हम आखिरत के लिए नहीं जीना शुरू करते उस वक्त तक हम कुछ नहीं कर पाएंगे। ये एक कमेंट है कि मैनेजमेंट में ह्यूमन रिसोर्सेज का एक उसूल है कि लोगों में से 20% लोग सारे काम का 80% काम करते हैं, यानी अगर एक काम के 100 हिस्से किए जाएं तो ये बात सामने आती है कि 80% काम उस टीम के 20% लोग करते हैं। अब ये लिखते हैं कि अब ये हमको फैसला करना है कि हम 20% लोगों में रहना चाहते हैं या 80% में, या 80% काम करने वाले होना चाहते हैं या 20%। तो जाहिर है जैसा हम काम करेंगे वैसा ही अंजाम पाएंगे। फिर फरमाया, अल्लान खफ्फ अल्लाहु अनकुम, अब अल्लाह ने तुमसे बोझ हल्का कर दिया। وَعَلِمَ أَنَّ فِيكُمْ ضَعْفًا، اور اس نے جان لیا کہ تمہارے اندر ابھی کمزوری ہے. فَإِن يَكُن مِّنكُم مِّئَةٌ، پھر اگر ہوں تم میں سے 100 صَابِرَةٌ صبر کرنے والے، يَغْلِبُوا مِئَتَيْن، غالب آ جائیں گے 200 پر. اب عدد 1 اور 2 کا رہ گیا کمزوری کی شکل میں یا تعداد کی کثرت کی شکل میں. وَإِن يَكُن مِّنكُم أَلْفٌ، اور اگر ہوں گے تم میں سے 1000، يَغْلِبُوا أَلْفَيْنِ بِإِذْنِ اللَّهِ، تو اللہ کے اذن سے 2000 پہ بھاری آ جائیں گے. اب بھی برتری ہے ایمان کے ساتھ. واللہ مع الصابرین، لیکن یاد رکھو اللہ کی مدد صبر کرنے والوں کے ساتھ ہوتی، وہ کمیٹڈ لوگوں ہی کا ساتھ دیتا ہے. واللہ مع الصابرین. اب یہاں پر ایک طرح سے خوشخبری تھی کہ تم 1:10 کے مقابلے میں بھاری ہو، لیکن یاد رکھیے کہ خوشخبری کے ساتھ یہ ایک ذمہ داری بھی تھی اور بوجھ بھی تھا کہ 1:1 کو 10 کا مقابلہ کرنا ہے. پھر جب مسلمانوں کے اندر تعداد تو زیادہ ہوئی لیکن اندر کا عزم تھوڑا کمزور ہوا، تو اللہ تعالیٰ نے کہا اچھا 1 اور 2 کی نسبت. لیکن یاد رکھو کہ یہ مدد بھی جب ہی ہوگی جب اتنی کمٹمنٹ بھی ہو. مع الصابرین. سیدنا ابن عباس کہتے ہیں کہ جب یہ آیت نازل ہوئی کہ تمہارے 20 صابروں کو 200 پر غالب آنا چاہیے، تو یہ مسلمانوں پہ گراں گزری، جبکہ اللہ نے مومنوں پہ فرض کیا ہے کہ 1 مسلمان 10 کافروں کے مقابلے میں نہ بھاگے. پھر اللہ تعالیٰ نے اس آیت میں تخفیف فرما دی اور فرمایا کہ کم از کم 100 کو 200 کے مقابلے میں ضرور غالب آنا چاہیے. یعنی اللہ تعالیٰ اہل ایمان کی برتری دیکھنا چاہتا ہے کہ انہیں کافروں کے مقابلے میں ہر حال میں ہاتھ اوپر ہی رکھنا چاہیے، کیونکہ ایمان کا تقاضا ہے. چنانچہ جب اللہ نے شمار میں کمی کر دی تو اتنا ہی مسلمانوں میں صبر بھی کم ہو گیا. یعنی جب عدد بڑھا دیا تو پھر اب ہوتا کہ جب ذمہ داری زیادہ ہوتی ہے تو ہماری ایفرٹ بھی زیادہ ہوتی، جب مقابلہ سخت ہوتا ہے تو ہماری دوڑ بھی سخت ہوتی، اب جب مقابلہ کم ہوتا ہے تو پھر ہم بھی سست پڑ جاتے ہیں. اب بہت سے ہیں نا کرنے والے، ہو جائے گا. اسی لیے ہم دیکھتے ہیں کہ جب بھی کوئی موومنٹ شروع ہوتی ہے، جب بھی کوئی کام شروع ہوتا ہے، تو جو پائنیئرز ہوتے ہیں وہ ہوتے تھوڑے ہیں لیکن ان کا کام کوالٹی کا ہوتا ہے، کمٹمنٹ والا ہوتا ہے. لیکن بعد میں جب اس موومنٹ میں بہت ڈھیروں لوگ شامل ہو جاتے ہیں تو لازماً وہ کوالٹی ڈائلوٹ ہو جاتی، وہ تھوڑی ہو جاتی. یہ ایک نیچرل سا عمل ہے. لیکن ہم دیکھتے ہیں کہ صحابہ کرام میں یہ ایسا نہیں ہوا تھا. صرف بعد کی جنگوں میں بسا اوقات 1 اور 100 کا بھی مقابلہ ہوا، یعنی ان کے ایمان میں کمی نہیں ہوئی، تعداد بڑی، وقتی طور پر کچھ کمی ہوئی، پھر دوبارہ وہ، اسی لیے کہتے ہیں نا کہ ادھر ڈوبے ادھر نکلے، ادھر ڈوبے ادھر نکلے والی بات. تو یہ اللہ نے ایک اصول دے دیا، جتنی تم میں کمٹمنٹ ہوگی اتنی مدد زیادہ آئے گی اور اتنا تمہارا پلہ دشمن سے بھاری رہے گا. یہ وہ اصول ہے جو دنیاوی اعتبار سے آپ طے نہیں کر سکتے، یہ ایمانی اعتبار سے آپ کو طے کرنے، کیونکہ مسلمان کے لیے جنگ سے بھاگنا کبیرہ گناہ ہے نا. تو بتایا یہ جا رہا ہے کہ جب تم حالت جنگ میں ہو اور 1 کے مقابلے میں 10 ہو تو بھی تم بھاگ نہیں سکتے، تمہیں مقابلہ کرنا ہے. اور پھر بعد میں کیا تھا کہ اگر 1 کے مقابلے میں 2 ہوں تو یہ اصول تم پر لاگو ہوگا. ضعف کا لفظ صرف جسمانی اور مادی کمزوری کے لیے نہیں آتا، بلکہ عزم و ارادے اور معرفت اور بصیرت کی کمزوری کے لیے بھی آتا ہے. یعنی تم میں کمزوری ہے سے مراد کیا لیں گے؟ جیسے آپ نے قوت کے کئی معنی پڑھے تو یہ اس کا اپوزٹ ہے، ضعف کمزوری. تو اس کے بھی کئی معنی، صرف جسمانی کمزوری نہیں بلکہ کون کون سی؟ ارادے کی کمزوری، معرفت اور بصیرت کی کمزوری. یعنی ڈاؤن فال جو ہے وہ صرف تعداد کی کمی سے نہیں ہوتا، क्या इस वक्त दुनिया में तादाद कम है मुसलमानों की, माल कम है उनके पास, नफरी भी है, माल भी है, अक्लो जहानत भी है, किस चीज की कमी? कमिटमेंट की कमी है। हम अपने दीन के साथ कमिटेड नहीं है, हमारी कमिटमेंट दुनिया से ज्यादा है दीन की नस्बत। हम में से हर शख्स किस लिए जी रहा है? माल कमाए, अपनी जात पर खर्च ज्यादा कर सके, बच्चों को अच्छा पढ़ा सके, उनकी शादी अच्छी जगह कर सके, वगैरह वगैरह। हम सब ने जीने का मकसद क्या बना रखा है? अपनी जात के सिवा कुछ नजर आता? कुछ भी तो नहीं। और फिर जब मुसीबत आती है, हम कहते हैं अल्लाह क्यों नहीं मदद करता हमारी? उसने कहा वल्लाहु मास्ताबिरीन, वो कमिटेड लोगों के साथ है, इसलिए तुम्हारी मदद नहीं हो रही। क्योंकि बसीरत भी उसी तरह बढ़ती है ना जितना आप काम करते हैं, जितना आपके पास तजुर्बा होता जाता है। घर बैठ के तो बसीरत नहीं बढ़ती आपकी, बेकार रह के तो मारिफत नहीं बढ़ती, तो बढ़ती है किसी की। इंसान के पास जितने वसाइल कम होते हैं ना, उसका दिमाग उतना ज्यादा काम करने लगता है, और जो वसाइल की भरमार होती है तो इंसान सुस्त पड़ जाता है। तो ये एक फैक्ट है, एक बाकायदा सर्वे के जरिए ये बात मालूम हुई है कि कम पैसे वालों का जहनी इर्तिका ज्यादा होता है, यानी जिनके पास ज्यादा सहूलतें नहीं होती वो अपना दिमाग ज्यादा इस्तेमाल करते हैं, क्योंकि चैलेंजेस ज्यादा होते हैं उनकी जिंदगी में, और ज्यादा पैसे वालों का जहनी इर्तिका कम। एक हालिया सर्वे के मुताबिक अमरीका में एक नई बीमारी पैदा हुई है जिसका ताल्लुक खुशहाली से है, इसलिए उस बीमारी को एफ्लुएंजा कहते हैं। और एफ्लुएंजा में लोग जिस्मानी एतबार से बहुत सेहतमंद नजर आते हैं, मगर जहनी एतबार से बहुत सी कमियों का शिकार होते हैं। अब देखिए, भूखा लड़ता है जिसका पेट जरूरत से ज्यादा भर गया हो, वो तो सो जाता है। तो आज मुसलमानों के पास माल की कमी नहीं है, बात यह कि हम पेट भर के सुस्त हो चुके हैं। अब ये सब बातें तो आप पढ़ रहे हैं, तो इन पर अमल सिर्फ जंग बदर वालों को करना था। हम सब थकेंगे तो तब बात बनेगी ना, लेकिन अगर हमने काम सिर्फ चंद लोगों के लिए छोड़ दिया कि वो कर लें बस काफी हो रहा है, इससे काम नहीं चलेगा। जब तक एक एक शख्स, एक एक फर्द अपनी अपनी जगह पर कमिटेड ना हो। एक बेहिसी हम पे तारी है ना, हमें से हर शख्स दूसरे को मुरद इल्जाम ठहरा लेते, फलां का कसूर है, फलां का है, फलां का, फलां का है। तो जो संजीदा इंसान होता है ना, कमिटेड, वो हर चीज में अपनी गलती तलाश करता है, मेरा कसूर क्या है, खुद को मुरद इल्जाम ठहराता है, मैं कहां गलत हूं। और एक नॉन सीरियस इंसान हर वक्त दूसरों में ऐब तलाश करता रहता है। और कामयाब वो होता है जो अपनी गलती पहचान के अपने रास्ते को दुरुस्त करें, अपने आप की इस्लाह से काम शुरू करें। आप देखें कि बायोलॉजिकली भी आपके जिस्म का मुदाफियाती निजाम तेज तर कब काम करता है? जब कोई वायरस आता है ना, तो सारे एक्टिव हो जाते हैं ना जिस्म के मुदाफियाती निजाम जो होता है, इम्यून सिस्टम जो होता है आपका। इसी तरह जब लाइफ में चैलेंजेस आते हैं तो हमारा जो ब्रेन होता है वो आम हालात की निस्बत ज्यादा काम कर रहा होता है, हम ज्यादा अलर्ट हो जाते हैं। तो बसीरत भी इसी तरह ज्यादा पैदा होती है कि इंसान जब, इसीलिए अल्लामा इकबाल ने कहा था ना, खुदा तुझे किसी तूफान से आशना कर दे कि तेरे बहर की मौजों में इज़्तिराब नहीं। कि जो अमन अमान की जिंदगी गुजार रहे हो, इसमें कोई मुश्किल आ जाए कि तुम कुछ और सोच सको। हमें समुन्द्र पे जाने का इत्तेफाक हुआ तो किसी ने मुझे एक छोटा सा पत्थर दिखाया, इतना स्मूथ था और उसके रंग इतने साफ नजर आ रहे थे, तो मैंने कहा ये पानी की सोहबत का असर है, इतना पड़ा है इस पर, इतना पड़ा है कि बिल्कुल स्मूथ हो गया है और अपने असली रंग दिखा रहा है। लेकिन जब थपेड़े नहीं पड़ते तो फिर वो नरमी भी नहीं आती। یعنی پتھر باوجود سخت ہونے کے ملائم ہو جاتا ہے، اس میں وہ مخصوص نرمی آ جاتی ہے، یا اس کی جو باطن ہے وہ روشن ہو جاتا ہے جو اس پہ تھپیڑے پڑتے ہیں. اسی طرح جانوروں کو چڑھانے کے لیے بھی بھوکا رکھا جاتا ہے، جب وہ بھوکے ہوتے ہیں تو مالک کے ہر اشارے پہ دوڑتے ہیں. مَا كَانَ لِنَبِيٍّ أَن يَكُونَ لَهُ أَسْرَى حَتَّى يُسْخِنَ فِي الْأَرْضِ، نہیں ہے کسی نبی کے لیے کہ وہ اس کے لیے قیدی، حتی یسخن فی الارض، یہاں تک کہ وہ زمین میں دشمن کی شان و شوکت توڑ دے. یسخن کا لفظ جو ہے اسخان سے نکلا ہے، فے خے نون اس کا روٹ ہے، کسی کی قوت اور شوکت کو توڑنے میں مبالغے سے کام لینا. یعنی نبی کس لیے جنگ کرتا ہے؟ کہ اسلام دشمنوں کی شان و شوکت کو ختم کرے. تُرِيدُونَ عَرَضَ الدُّنْيَا، تم دنیا کا فائدہ چاہتے ہو، وَاللَّهُ يُرِيدُ الْآخِرَةَ، اور اللہ آخرت چاہتا ہے، وَاللَّهُ عَزِيزٌ حَكِيمٌ، اور اللہ زبردست ہے حکمت والا ہے. جیسا کہ آپ جانتے ہیں کہ جنگ بدر جو ہے وہ کفر اور اسلام کے بیچ میں پہلا معرکہ تھا، اس لیے جنگ سے متعلق بہت سی چیزیں پہلی مرتبہ مسلمانوں کو بتائی گئی اس موقع پر. جس طرح مال غنیمت کی تقسیم پہلی مرتبہ بتائی گئی، اسی طرح یہ کہ جنگی قیدیوں کے بارے میں کیا طریقہ کار اختیار کرنا چاہیے، اس پر بھی پہلی مرتبہ تعلیمات آئیں. اس لیے یہاں پر اسرا جو ہے اسیر کی جمع ہے. پیچھے آپ پڑھ چکے ہیں کہ اس لڑائی میں مسلمانوں نے 70 بڑے بڑے کافروں کو قتل کیا. اس کے بعد جب ان کے پاؤں اکھڑنے لگے تو ان کے 70 لوگوں کو گرفتار کر لیا، اور ان گرفتار ہونے والوں میں اکثر سردار تھے، ان کے بڑے لوگ تھے. اب جنگ کے بعد مشورہ ہوا، اور کتنے عرصے بعد ہوا؟ جب ذرا حالات سنبھلے اور حالات نارمل ہوئے تو جنگ کے بعد مشورہ ہوا کہ ان قیدیوں کے ساتھ کیا کیا جائے. صحابہ کی اکثریت نے یہ رائے دی کہ ان کو فدیہ لے کر چھوڑ دیا جائے. اس وقت اسلام دشمنوں نے مسلسل حالت جنگ برپا کر رکھی تھی، مگر مسلمانوں کے پاس مال نہ ہونے کی وجہ سے سامان جنگ کی بہت کمی تھی. یہ خیال کیا گیا کہ فدیہ سے جو رقم ملے گی اس سے سامان خریدا جا سکتا ہے. لیکن حضرت عمر بن خطاب اور حضرت سعد بن معاذ بس یہ دو لوگ تھے جن کی رائے اس کے خلاف تھی کہ ہم فدیہ نہیں لیتے. حضرت عمر نے کہا، اے اللہ کے رسول صلی اللہ علیہ وسلم، یہ قیدی کفر کے امام اور مشرکین کے سردار ہیں، یعنی اس وقت دشمنوں کی اصل طاقت ہماری مٹھی میں ہے، ان کو قتل کر کے اس مسئلے کا ہمیشہ کے لیے خاتمہ کر دیا جائے. یعنی یہ سارے ائمت الکفر جو ہیں یہ ہمارے ہاتھ آ گئے، ان کو ختم کریں اور ان کی طاقت کو ہمیشہ کے لیے ٹھکانے لگا دیں. یہ حضرت عمر کی رائے تھی اور حضرت سعد بن معاذ کی بھی. لیکن اکثریت صحابہ کیا کہہ رہے تھے؟ کہ نہیں، کہ اسلام کی طاقت کے لیے ان سے مال لے لیا جائے اور پھر اسلحہ وغیرہ تیار کیا جائے. بہرحال دونوں اپنے اپنے طور پر کیا چاہتے تھے؟ بھلائی چاہتے تھے. تاہم رسول اللہ صلی اللہ علیہ وسلم نے پہلی رائے پر عمل فرمایا، یعنی فدیہ لینے کو ترجیح دی. بعد میں جب وہ آیتیں اتری جن میں جنگ پہ تبصرہ تھا، تو اللہ تعالیٰ نے فدیہ کی رقم کو جائز ٹھہراتے ہوئے اس روش پر کچھ ناراضگی کا اظہار بھی فرمایا کہ جنگی قیدیوں کو فدیہ لے کر چھوڑنا اگرچہ بظاہر رحمت و شفقت کا معاملہ تھا، مگر وہ اللہ کے دور رس منصوبے کے خلاف تھا. دور رس منصوبہ کیا تھا؟ کہ کفر کی طاقت اور شان و شوکت ختم کی جائے. اس مقصد کے لیے اللہ تعالیٰ نے قریش کے سارے لیڈر سوائے ابو سفیان اور ابو لہب کے سب کو بدر میں جمع کر دیا اور اکثریت کو پکڑوا بھی دیا. تو ان کے جو بڑے بڑے سرغنہ تھے اور جنہوں نے آگے فساد کیا زیادہ، وہ سارے اس وقت مسلمانوں کی مٹھی میں تھے. اب ایسی حالت میں اگر ان لیڈرز کو ختم کر دیا جاتا تو ان کی عددی قوت اور ان کا جو برین تھا وہ ختم ہو جاتا. لیکن ان کو چھوڑنے کا نتیجہ کیا ہوا کہ آئندہ کے لیے مسلسل کئی سالوں تک کشمکش بڑھ گئی. اسی پر اللہ سبحانہ وتعالیٰ کیا فرماتے ہیں کہ یہ فیصلہ جنگی مصلحت کے خلاف تھا اور یہ مسلمانوں کے لیے ایک مصیبت کا باعث بن جاتا. آگے کی آیت میں اس کے بارے میں آئے گا. فرمایا ما کان لنبی ان یکون لہ اسرا, کسی نبی کے لیے یہ مناسب نہیں کہ اس کے لیے قیدی ہوں, وہ قیدی لے. حتی یسکن فی الارض, یہاں تک کہ زمین میں کیا کیا جائے, دشمن کی شان و شوکت ختم کی جائے. یعنی یہ اصل مقصود ہے, یہ اصل ترجیح ہے. یسکن کا ایک معنی خون ریزی کرنا بھی لیا جاتا ہے. تریدون عرض الدنیا, تم دنیا کا فائدہ چاہتے تھے. واللہ یرید الآخرہ, اللہ آخرت چاہتا ہے. واللہ عزیز حکیم, اور اللہ زبردست ہے, حکمت والا ہے. یعنی اللہ کے فیصلے زیادہ حکمت والے ہیں.